अर्जुन तीजको गीतमा छमछमी नाचेका अत नि घनश्याम कति राम्रा काली मैया है धड्कन म्युजिक प्राली जगौरा प्रस्तुत गर्दछ गीता खड्काको तीज सांगीतिक उपहार हत्तेरीका मैया पीआरबीटी 016-00-23513 र पीआरबीटी 60-53-03-96 अर्जुन गैरे निर्दोषको उत्कृष्ट लय र नेत्र अर्यालको उत्कृष्ट शब्द सृजनामा गीता खड्का र खुमन अधिकारीको सुमधुर आवाज तीज सांगीतिक कोशेली हत्तेरीका मैया सर्वत्र बजारमा उपलब्ध छ।